है वो भी हमको देखना है। अब इस महीने में जो सबसे बड़ी गलती उम्मत करती है, जो एक बिदत को मनाया जाता है, इस हद तक मनाया जाता है, इस हद तक तैयारियां होती है कि ऐसी तैयारियां शबे कदर की भी नज़र नहीं आती, वो है शबे बारात को मनाना। एक रात जिसका नाम शबे बारात रख दिया गया, नफरत वाली रात, नफरत के इजहार करने वाली रात। पता नहीं नाम ऐसा क्यों चुना, ऐसा क्यों चुना। और पहले तो हाल ये था कि शबे बारात के बारे में जब कहा गया, भाई ऐसा नाम क्यों रखा बारात, नफरत की रात, नफरत के इजहार की रात, जब अखल में आ रही बात तो सही है, ये नाम गलत दिया, फौरन नाम चेंज कर दिया, रब नया लाए, कुरान से साबित है रात, क्या इसका नाम है लैलतुल मुबारका। एक जमाने तक तो बराती था, आज भी बारात है, लेकिन अब लोग जब दलाइल मांग रहे हैं तो दलील नहीं ला ली, बोले ये रात क्या है, लैलतुल मुबारका है। और इसको फिर सूरह दुखान की आयत नंबर 3 से साबित किया जाता है, सूरह नंबर 44 आयत नंबर 3 से, कि जो है इन अनज़लनाहु फी लैलतुल मुबारका इन्ना कुन्ना मुनज़रीन, हमने इस कुरान को शबे मतलब एक लैलतुल मुबारका मुबारक रात में उतारा, और हम इस रात बड़े बड़े फैसले करते हैं, ये बात लाकर फिट कर दी गई। आइए अब शबे बारात के बारे में क्या सही और क्या गलत, वो मैं आपके सामने रखने की कोशिश करता हूँ। सबसे पहले इंशाअल्लाह अज़ीज़ हम देखेंगे कि शबे बारात के अंदर क्या चीज़ है जो सही होती है, जो सही है उसके बारे में, और बाकी सब गलत भी देखेंगे। 15 शाबान, चूंकि शबे बारात 15 शाबान का थी, इसलिए मैंने शबे बारात का लफ्ज़ इस्तेमाल किया, वैसे 15 शाबान की क्या फजीलत आती है वो मैं आपके सामने रख देता हूँ। तो ये फजीलत माह जो है शाबान की भी फजीलत में शामिल हो जाएंगी, ये फजीलत भी शाबान की फजीलत में आप शामिल कर लीजिए। उसकी जो फजीलत हदीस में आती है क्या है, 2 रिवायतें इस ताल्लुक से सही आती है, इस रात के ताल्लुक से, जिसको हम आम जान बारात कहते हैं, लेकिन ये 15 शाबान है, इसका बारात नाम या लैलतुल मुबारका रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम से साबित नहीं है। तो 15 शाबान की क्या फजीलत आती है हदीस में रखता हूँ आपके सामने। सही सनद से रिवायत साबित, आपने फरमाया और कहा, अल्लाह ताला शाबान की 15वीं रात को अपनी मखलूक के तरफ नजर रहमत से देखता है। अल्लाह 15 शाबान को अपनी मखलूक की तरफ नजर रहमत से देखता है, रहम की नज़र से देखता है, और फिर आगे फरमाया और कहा, देखता है फिर मुशरिक और कीना परवर इंसान को छोड़कर बाकी तमाम मखलूक को बख्श देता है। तो ये शाबान की फजीलत भी है और 15 शाबान की फजीलत है। अल्लाह ताला 15 शाबान को अपने मखलूक को नजर रहमत से देखता है और 2 लोगों को छोड़कर सबको बख्श देता है, पहला मुशरिक काफिर मतलब, दूसरा कीना परवर जिसके दिल में दूसरों के बारे में बुग्ज है, बुराई है, हसद रखता है, जलन रखता है, ये 2 लोगों की माफी नहीं होती, ये सही रिवायत है। दूसरी हदीस इस तरह से आती है, और जो है वह हदीस इस तरह से है कि अल्लामा नासिरुद्दीन अल्बानी ने इसको सही अल जामे के अंदर रिवायत किया कि हदीस के अल्फाज इस तरह, बेशक अल्लाह ताला शाबान की 15वीं रात को अपने बंदों पर रहमत से नज़र डालता है, फिर मोमिनों को माफ़ कर देता है, काफिरों को ढील देता है, और कीना परवर लोगों को छोड़ देता है, यहाँ तक कि अपने दिलों से कीने को निकाल दे। तो क्या होता है 15 शाबान को, पहला अल्लाह मोमिनों को माफ़ कर देता है, काफिरों को ढील दे देता है कि अगले साल तक मोहलत है, और उसके बाद कीना परवर लोगों को छोड़ देता है, बाजू रख देता है, जब तक कि वो अपने कीना से तौबा ना कर ले। तो ये होता है, और ये 2 सही रिवायती आती है 15 शाबान की फजीलत में। अब बताइए इसमें कहीं नमाज का तस्करा है, कहीं रोजे का तस्करा है? रोजे तो आप हमेशा रखते हैं, नमाज तो आप हर रात पढ़ते हैं अल्लाह के रसूल, तो यहाँ बोलने की जरूरत ही नहीं। और शाबान में तो आप खास रोजे रखते हैं, है ना, रात की इबादत तो आप साल भर जिंदगी भर करते थे, वो भी आप बोलने की जरूरत नहीं। लेकिन क्या सहाबा ने इस रात को खास मनाया और इबादत की? तो रसूल ने तो हमेशा ही किया, तो लिहाजा कोई खास इस रात को तो साबित नहीं कर सकता, लेकिन कोई ये बोल सकता है ना, नहीं हमेशा करते थे मतलब इस रात भी करते, तो हम भी कर रहे हैं, तो सहाबा ने क्या खास किया? नहीं, तो हम खास नहीं कर सकते। ये 2 रिवायतें याद रखिए इस ताल्लुक से सही आती है। अब इसके ताल्लुक से बाकी जितनी रिवायतें आती याद रखिए वो सब गलत है, इस महीने के ताल्लुक से भी फजाइल में, और इसके अलावा 15 शाबान के ताल्लुक से। आइए इस महीने के फजाइल में जो ज़ईफ़ और मौजू रिवायतें बयान की जाती, पहली है कि शाबान जो है मेरा महीना है, और रमज़ान अल्लाह का, रसूल फरमाते शाबान मेरा महीना और रमज़ान अल्लाह का महीना है, ये रिवायत याद रखिए मौजू है, इसके फजाइल में जो बयान किया था ये महीना अल्लाह के रसूल का है, मौजू रिवायत। दूसरी जी रिवायत जो इस महीने के ताल्लुक से बयान की जाती है, वो रिवायत इस तरह से है, जिसको यूँ बयान किया जाता है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, हदीस के अल्फाज इस तरह से, मैं आयशा के ताल्लुक से फरमाया था, आयशा ने फरमाया कि अल्लाह के रसूल उनके पास आए और अचानक वहाँ से निकल कर चले गए। हद आयशा पीछे पीछे के, मतलब अल्लाह के रसूल एक मरतबा हद आयशा के पास आए, सोए और अचानक उठकर चले गए। میں عائشہ و روایت کے الفاظ ایسے جو کہ یاد رکھی ضعیف ہے، ٹھیک ہے، اور یہ روایت جو ہے ابن ماجہ کی ہے، اللہ کے رسول رات اٹھے اور چلے گئے، میں عائشہ خاموش خاموش ان کے پیچھے دوڑتی دوڑتی گئی اور دیکھتی ہے کہ آپ بقی میں گئے، بقی میں جانے کے بعد آپ نے جو ہے ان کے لیے دعا کی اور جو ہے دعا کرنے کے بعد گھر واپس آئے۔ میں عائشہ رضی اللہ جو پیچھے پیچھے گئی تھی، اللہ کے رسول نے دیکھ لیا، آ کر پوچھا کہ عائشہ تمہیں ایسا اندیشہ تھا کہ اللہ اور اس کا رسول تم پر ظلم کریں گے، مطلب ایسی کوئی بات ہے جو تم کو نہیں بتائیں گے اور خاموشی سے عبادت کر لیں گے؟ تو انہوں نے کہا اللہ کے رسول صلی اللہ علیہ وسلم مجھے یہ شک ہوا کہ آپ شاید اپنی دوسری بیویوں کے پاس گئے ہیں، لہٰذا میں پیچھے پیچھے آئی۔ تب اللہ کے رسول ان سے کہا، لیکن یہ روایت ضعیف ہے، فرمایا اور الفاظ یوں ہیں اس طرح سے، بے شک اللہ تبارک و تعالیٰ شعبان کی 15ویں رات کو آسمان دنیا پہ اترتا ہے، پھر اتنے لوگوں کی مغفرت کر دیتا ہے جتنے بنو کلب کی بکریوں کے بال ہے۔ یہ روایت یاد رکھیے لیکن صحیح نہیں ہے، ضعیف ہے کہ وہ اللہ کے رسول آئے، حضرت عائشہ سو رہی تھی، اٹھ کر گئے، وہ پیچھے گئی، آپ بقی میں گئے، جنت البقی جو قبرستان ہے، بقی غرخد قبرستان ہے، آپ نے دعا کی، پھر اللہ کے رسول پلٹے تو بھاگ کر آئے، آ کر سو گئی۔ اللہ کے رسول سے پوچھا کیا تم مجھ پر شک کرتی ہو؟ تو کہا نہیں، بس مجھے ایسا لگا کہ آپ دوسرے بیویوں کے پاس تو نہیں چلے گئے، مطلب اللہ کے رسول ناانصافی کر رہے تھے، حدیث کے مطابق ضعیف روایت۔ پھر آ کے سو گئے، کہا مجھے ڈر تھا کہ آپ شاید دوسری بیوی کے پاس چلے گئے۔ پھر اللہ کے رسول کہا نہیں، میں تو اس لیے گیا کہ آج کی رات اللہ اتنے لوگوں کی مغفرت کرتا ہے جتنے بنو بکریاں ہوتی ہیں۔ یہ روایت ضعیف ہے، جبکہ صحیح حدیث میں کیا الفاظ آ چکے ہیں، اللہ تمام مومنوں کو بخش دیتا ہے۔ اب کیا خاص ہے، بکریوں کے بالوں کے برابر تو ایک لمٹ ہو گیا نا، تمام مومنوں کو بخش دیتا ہے، حدیث کے الفاظ ہے اور وہ صحیح ہے، اور اس کے مقابلے میں یہ ضعیف روایت ہے۔ اسی طرح جو ہے نبی اکرم صلی اللہ علیہ وسلم سے جو بات صحیح سند سے ثابت ہے اس واقعے کے تعلق سے، وہ کیا ہے میں آپ کو بتاتا ہوں۔ اس واقعے میں یہ سب باتیں ہیں جو اس واقعے میں تھی، سوائے وہ شک کرنے کا معاملہ چھوڑ کہ میں جو آپ دوسری بیوی کے پاس گئے، سب باتیں ہیں، لیکن 15 شعبان کا کہیں لفظ نہیں، یہ بات خاص ہے۔ بہت سے لوگ بولتے دیکھو آپ نے اس حدیث کو ضعیف بلانا، صحیح مسلم میں روایت آتی ہے، 15 شعبان خاص نہیں ہے، اس میں کیا الفاظ ہے آئیے میں آپ کو سناتا ہوں۔ میں عائشہ رضی اللہ عنہا جو ہے کہ حجرے میں اللہ کے رسول سو رہے تھے، حضرت عائشہ کا بیان ہے کہ نبی ایک رات اٹھے میرے پاس تھے اور جو ہے آپ جو چادر اڑے ہوئے تھے وہ بازو رکھی اور جوتوں کو اتارا اور انہیں اپنے سر، مطلب آپ سن آئے، جوتے اتارے، چادر جو حضرت عائشہ اوڑی ہوئی تھی اس کو آگے بچھایا اور اس کے اوپر لیٹ گئے، میرے سر کے پاس آپ کا سر تھا۔ اس کے بعد وہ کہتی ہے ابھی کچھ دیر گزری تھی کہ آپ صلی اللہ علیہ وسلم نے یہ سمجھا کہ میں سو گئی ہوں، آپ آہستہ سے اٹھے، اٹھ کر چادر اٹھا کر اتاری، جوتا پہنا اور دروازہ کھول کر باہر نکلے، پھر دروازہ آہستہ سے بند کر دیا، میں اٹھی اور اپنے جو ہے سر میں چادر کو میں نے سر پر اوڑا اور دوپٹہ اوڑا اور اپنی چادر لپیٹ کے میں بھی ان کے پیچھے جو ہے نکل پڑی، پیچھے پیچھے چل پڑی۔ آپ صلی اللہ علیہ وسلم بقی پہنچے، بقی میں کافی دیر تک کھڑے رہے، وہاں اپنے 2 سے 3 مرتبہ ہاتھوں کو آسمان کی طرف بلند کیا، وہاں آپ کچھ دعائیں کر رہے تھے، اس کے بعد اللہ کے رسول دعا کر کے پلٹے، پھر میں بھی پلٹی، اللہ کے رسول تھوڑا تیز چلے تو میں بھی تیز بھاگی کہ جلدی پہنچوں، آپ ہلو ہوتے ہیں تو میں بھی ہلو ہوتی اور میں گھر میں آئی اور آ کر جلدی سے بستر پر سو گئی، چونکہ اللہ کے رسول کافی تیز چل رہے تھے، میں بھی تیز آئی تو میری سانس پھول رہی تھی، سینہ اوپر نیچے ہو رہا تھا۔ پھر وہ کہتی ہے آپ صلی اللہ علیہ وسلم میری طرف دیکھا، فرمایا عائشہ تمہیں کیا ہوا ہے، تمہاری سانس کیوں پھول رہی ہے؟ تو فرمایا میں نے کہا کچھ نہیں، کوئی بات نہیں، ویسی سانس پھول رہی میری۔ پھر اللہ کے رسول نے فرمایا یا تو تم خبر دو یا مجھے بتا دو یا مجھے اللہ تبارک و تعالیٰ جو باریک بین ہے وہ اوپر سے وہی بھیج دیں گا تم کیا کر رہی تھی، بلکہ مطلب یا تو تم بول دو کیا ہوا یا تو اللہ میرے کو بتا دیں گا وہی کے ذریعے۔ تب آپ نے فرمایا اور کہا، میں نے کہا میری ماں باپ آپ پر قربان، پھر میں آپ کو سب بتا دیتی ہوں، ضرورت نہیں آپ کو کسی سے جبرائیل علیہ السلام سے پوچھنے کی، میں پھر آپ کو بتا دیتی ہوں کیا ہوا۔ اور فرمایا آپ سب سے انہوں نے کہا کہ آپ سب نے فرمایا اچھا تو تمہارا تو وہ تمہارا سایہ تھا جو میرے آگے چل رہا تھا، ویسے نے فرمایا کہ آپ سب جب تیز چل رہے تھے تو ایک سایہ تھا جو آگے چل رہا تھا، لیکن آپ کو نہیں پتا کون تھا وہ، تو کہا اچھا تو کیا وہ تمہارا، مطلب آپ سب پورا بھاپ گئے کیا ہوا، وہ سانس جو چل رہی تھی چلنے کی وجہ سے، اچھا تو کیا وہ تمہارا سایہ تھا جو میرے آگے چل رہا تھا؟ تمہاری عائشہ نے کہا جی ہاں وہ میرا سایہ تھا جو آپ کے آگے چل رہا تھا۔ پھر آپ سے فرمایا اور میرے سینے پر اپنی ہتھیلی سے اس طرح سے مارا کہ مجھے تھوڑی سی تکلیف ہوئی، اچھا مارا آپ تھوڑی تکلیف کی، مطلب تم باہر نکلی تھی اور اس طرح سے مجھے سینے پر مارا جس کی تکلیف مجھے تھوڑی سی محسوس ہوئی۔ اس کے بعد آپ صلی اللہ علیہ وسلم فرمایا اور کہا تمہارا خیال کیا تھا کہ اللہ اور اس کے رسول تم پر ظلم کریں گے، تمہارا کیا خیال تھا کہ میں اور اللہ اور اس کے رسول تم پر ظلم کریں گے؟ میں نے دل میں کہا لوگ چاہتے ہیں چاہے چھپائیں، اللہ تعالیٰ تو جان لینے والا ہے، ہاں واقعتاً اللہ تعالیٰ سب کچھ جانتا ہے۔ مطلب حضرت عائشہ دل میں سوچنے لگی کہ چھپا کیا فائدہ کیا، अल्लाह तो जानता है। उनके दिल में एक वो था कि कहाँ जा रहे हैं, बल्कि एक थोड़ा सा वो था। फिर आपने फरमाया और कहा, हदीस के अल्फाज सही मुस्लिम की रिवायत है जो पढ़ रहा हूँ, ये सही है। आपने फरमाया और कहा, जब तुमने देखा तो इस वक्त मेरे पास जिब्रील अलैहिस्सलाम आए। अब सुनो क्या हुआ था, जब तुमने मुझे देखा मैं उठकर जा रहा हूँ तो जिब्रील मेरे पास आए थे और उन्होंने तुमसे छुपते हुए मुझे आहिस्ता से आवाज़ दी, तो मैंने भी तुमसे छुपाते हुए उनको आहिस्ता से जवाब दिया। लेकिन जिब्रील हमारे कमरे में दाखिल नहीं हो सकते थे इसलिए कि तुमने पूरे कपड़े पहने हुए नहीं थे, लिहाजा वो बाहर रुके हुए थे और वो मुझे आहिस्ता से कलाम कर रहे थे, मैं आहिस्ता से जवाब दे रहा था और जो है उन्होंने मुझसे मुझे जगाया और मुझे जो है खौफ था, क्योंकि मुझे ऐसा लगा तुम सो रही हो तो मुझे खौफ था कहीं तुम नींद से उठ ना जाओ, इसलिए मैंने तुम्हें नहीं जगाया और खामोशी चला गया। और मैंने खामोशी से इसलिए गया कि तुम अकेले रहने से डरती हो, मुझे पता है रात में, लिहाजा मैंने चुपके से दरवाज़ा बंद किया कहीं तुम उठ ना जाओ। मतलब अल्लाह के रसूल समझ जाते हैं कि वो सो रही है लेकिन वो सो नहीं रहती। हदीस से भी पता चला अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम गायब का इल्म नहीं था, वरना आपको पता चल जाता था कि आयशा सो रही है नहीं सो रही है, पीछे कौन था आगे कौन था। बहर यार तो मुझे लगा और तुम डरती हो इसलिए मैंने सोचा कि तुम खौफ में मुब्तिला ना हो जाओ, खामोशी चला गया। जिब्रील अलैहिस्सलाम ने मुझसे कहा कि आपके रब ने हुक्म दिया है कि आप अहले बखी के पास जाएं और वहां जाके उनके लिए मगफिरत की दुआ करें। मैं आयशा रज़ी अल्लाह अन्हा, उन्होंने कहा और फरमाया मैंने इसके लिए कैसे दुआ करूं। तो हज़रत आयशा ने कहा क्या मैं इनके लिए कैसे दुआ करूं, आपने तो दुआ कर ली। फिर अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया और कहा उनके लिए तुम दुआ किया करो और एक दुआ जो है सिखाई। ये सही मुस्लिम की रिवायत है। इस हदीस में जो सही है ना कोई तस्किरा है कि वो जो है महीना कौन सा था और ना ही तस्किरा है कि 15 शाबान की फजीलत में आपने ये बयान किया। ये सही रिवायत, पहले जो रिवायत थी तिर्मिज़ी अबू इब्ने माजा की वो ज़ईफ़ रिवायत थी जिसे 15 शाबान का तस्किरा है, जबकि सही रिवायत सही मुस्लिम की है जिसके अंदर कोई शाबान का तस्किरा और कोई 15 शाबान का तस्किरा नहीं है, याद रख लीजिए। ठीक है, ये कोई रात थी। इसके ताल्लुक से शरह में मुहद्दिसीन लिखते हैं ये रात जिस रात अल्लाह के रसूल बकी गए थे और ये वाकया हुआ ये आपकी वफात से 5 दिन पहले का वाकया है, ये जो है 7 रबीउल अव्वल का वाकया है। बहरहाल जो भी रहा होगा मकसद ये था कि बकी वालों की फजीलत बताई जाए, नबी की दुआ की अहमियत बताई जाए और बकी वालों की फजीलत की नबी ने उनके लिए दुआ की, मगफिरत की दुआ की। और इससे एक बात और पता, कब्रिस्तान जाकर मगफिरत की दुआ की जा सकती है, ये भी पता चलता। ये मसाइल इससे निकलते हैं। इसके अलावा ना शाबान का तस्किरा है ना 15 शाबान का तस्किरा है। अब हम क्या करते हैं, नहीं अल्लाह के रसूल बकी गए थे, हर कोई कब्रिस्तान जा रहा है, वो अल्लाह के रसूल के लिए खास अमल था एक रात में जाने का। इससे हमें जो आम बात पता चलती है हम कब्रिस्तान जा सकते हैं दुआ कर सकते हैं, लेकिन अल्लाह के रसूल खास था वो रात में जाना, ना ही वहाँ शाबान का तस्किरा है और ना ही वहाँ 15 शाबान का तस्किरा है। ये आम बात थी जो आप गए ठीक और आपने जो है बकी वालों के लिए दुआ की ठीक। इसी तरह जो है अब एक सही हदीस के मुकाबले में एक ज़ईफ़ हदीस को हुज्जत नहीं बनाया जा सकता, याद रखिए ठीक। इसी तरह एक रिवायत आती है कि जो है ये भी ज़ईफ़ है, याद रखिए जो बयान की जाती है वो ये है, जब शाबान की 15वीं रात आए तो तुम में से जो शख्स क़याम करेगा और अगले दिन रोज़ा रखेंगे क्योंकि इस रात की शाम से ही अल्लाह ताला आसमानी दुनिया पर जो है जलवा अफरोज हो जाता है क्या, और आवाज़ लगाई जाती है क्या कोई है मगफ़रत का तलब करने वाला कि मैं माफ़ कर दूँ, क्या कोई है जो जो है जो सवाल करने वाला मैं इसके सवाल को पूरा करूँ, ये फजर तक चलता है। एक और रिवायत बयान की जाती है इस महीने के ताल्लुक से, ये रिवायत भी याद रखिए, ये जो सही रिवायत नहीं ज़ईफ़ है वो क्या है कि इस रात अल्लाह ताला आसमानी दुनिया पर आता है, एक आवाज़ लगाई जाती है कोई मगफिरत के मांगने वाला मैं माफ़ करने बैठा हूँ, है कोई माफ़ी तलब करने वाला है कोई सवाल कर मैं देने बैठा हूँ, ये रिवायत ज़ईफ़ है। जबकि इसके मुकाबले में सही मुस्लिम की हदीस क्या है देखिए आप, ये कब होता है, अल्लाह के रसूल फरमाते और कहते हैं हमारा रब जो बाबरकत और बुलंद मरतबे वाला है हर रात का जब आखिरी तिहाई हिस्सा बाकी रहता है तो आसमानी दुनिया की तरफ नुजूल करता है, फिर कहता है कौन है जो मुझसे माफी दुआ मांगेगा मैं इसकी दुआ कबूल करूंगा, कौन है जो मुझसे सवाल करेगा मैं इसके सवाल का जवाब दूंगा, कौन है जो मुझे माफ़ी तलब करेगा मैं उसे माफ़ करूंगा। और आपने फरमाया ये हर रात मामला होता है हर रात, तो 15 शाबान खास नहीं है, वो ज़ईफ़ रिवायत है और ये सही रिवायत है। समझ में आ गई बात, 15 शाबान खास नहीं है, अल्लाह हर रात रोज़ हर रात के आखिरी पैर जिसको हम कहते हैं जो शहर का आखिरी वक्त तहज्जुद का वक्त आसमानी दुनिया पे आता है आवाज़ लगाता है और हर मांगने वाले को दिया जाता है जो वो मांगता है, ये 15 शाबान इसके लिए ख़ास नहीं है जिस तरह से हम लोगों ने कर दिया ठीक। अब इसी तरह जो है इस रात के ताल्लुक से एक और बात जो बयान की जाती है वो ये है جو کہ حضرت علی سے روایت کی جاتی ہے، یہ بات بھی یاد رکھیے ضعیف ہے، اور اس کے الفاظ اس طرح سے ادا کیے جاتے ہیں، وہ یہ ہے کہ جس میں یہ الفاظ ہے کہ شعبان کی 15ویں رات میں جو 14 رکعت نماز پڑھیں گا اور اس کے بعد کچھ صورتوں کی تلاوت کریں، پھر جو شخص اس طرح سے کریں جیسا کہ میں نے کہا ہے، تو اسے 20 قبول حجوں کا اور 20 سال کے مقبول روزوں کا ثواب ملتا ہے۔ یہ روایت بھی ضعیف ہے جو بیان کی جاتی ہے کہ جو شخص 15 شعبان کو 14 رکعت نماز پڑھے، 14 رکعت نماز پڑھ کر مخصوص صورتیں بتائی جاتی ہیں وہ پڑھے، کسی میں آتا ہے 10 بار اخلاص پڑھے، 11 بار اخلاص پڑھے، سورہ اخلاص مطلب، تو اس کی مغفرت کی جاتی ہے، اسے 20 حجوں کا ثواب اور 20 سال کے روزوں کا ثواب ملتا ہے۔ یہ بات بھی ضعیف ہے، بلکہ ابن الجوزی رحمۃ اللہ علیہ نے اس کو اپنی موضوعات میں موضوع روایتیں بول کے نقل کیا، تو یہ بھی صحیح نہیں۔ اب کیا صحیح اور کیا غلط، ہم دونوں ساتھ دیکھتے جا رہے ہیں۔ پہلی روایت پیش کی جاتی ہے کہ رات میں اللہ معاف کرتا ہے، اس کے بالمقابل ہمیں پتہ چلا صحیح روایت کیا ہے کہ وہ ایک خاص واقعہ تھا جو بقی والوں کے لیے آپ نے کیا تھا۔ دوسری روایت پیش کی جاتی ہے کہ اس رات اللہ آسمانی دنیا پہ آ کے معاف کرتا ہے، صحیح مسلم کی صحیح روایت ہے کہ ہر روز اللہ ایسا معاف کرتا ہے۔ چوتھی بات اس رات کے تعلق سے پیش کی جاتی ہے کہ اس رات میں اگر جو 14 رکعت نماز پڑھے، یہ روایت موضوع ہے۔ پانچویں بات اس رات کے تعلق جو فرمائی جاتی ہے جو غلط ہے، وہ یہ ہے کہ صلاۃ الالفیاء، ایک نماز پڑھی جاتی ہے 100 رکعت، الف کہتے ہیں جو ہے، صلاۃ الالفیاء جو پڑھی جاتی ہے، جس کے بارے میں آتا ہے کہ حضرت علی کو اللہ کے رسول نے فرمایا اور ارشاد فرمایا کہ جو اس رات میں 100 رکعت نماز پڑھے، ٹھیک، 100 رکعت نماز پڑھے اور 100 رکعت کی ہر ایک رکعت کے اندر سورہ فاتحہ کے بعد 10 مرتبہ سورہ اخلاص پڑھے، تو وہ جو اللہ سے مانگے گا وہ عطا کیا جائے گا، حتیٰ کہ لوح محفوظ پر بھی اگر اس کے بارے میں لکھ دیا گیا ہو یہ بدبخت اور جہنمی ہوں گا اور وہ سوال کرے تو وہ مٹا کر لکھ دیا جائے گا یہ جنتی ہے اور اس کے سے بدبختی ہٹا دی جائیں گی۔ یہ روایت موضوع ہے، یہ روایت موضوع ہے، اس لیے کہ ذرا آپ تصور کیجئے، رات چالو ہوتی ہے مغرب سے، مغرب کے بعد پھر عشاء بھی تو پڑھنا ہے نا آپ کو، پھر بھی اگر فجر سمجھ لیجئے صبح 5-6 بجے ہو رہی، زیادہ زیادہ بڑا دن رہا تو شام کے 6 سے صبح 6، اگر میکسیمم بڑی سی بڑی رات ہے کتنے گھنٹے ہو رہے، 12 گھنٹے۔ اب ایک آدمی کھڑا ہوتا ہے 100 رکعت نماز کے لیے، ہر رکعت میں سورہ فاتحہ کا 10 بار سورہ اخلاص پڑھے، چیلنج 12 گھنٹے میں نہیں پڑھ سکتا، پلس اس کو طہارت وضو کرنا ہے، عشاء پڑھنا ہے، کھانا بہت ساری چیزیں بھی کرنا ہے، اور اس یہ کرنا ہے، ہو سکتا ہے کیا؟ ایک تو امپاسبل ہے، دوسرا یاد رکھیے یہ ثابت ہی نہیں۔ کو بولیں گا ارے میں تو میراتھن نماز پڑھنے والا ہوں، ابھی بتا دو کیسا پڑھتا ہوں، 2-2 رکعت 1-1 منٹ کے اندر، تو بھی بہرحال وہ کر سکتا ہے، لیکن میرے بھائی یہ ثابت نہیں ہے، اور تمام کے تمام محدثین نے اس روایت کو موضوع یا جو ہے ضعیف قرار دیا، یاد رکھیے، اور ہم کو اس معاملے میں سوچنا چاہیے۔ تو یہ وہ چیزیں ہیں جو خاص طور سے شعبان میں اور شب برات کے تعلق سے بیان کی جاتی، اس کی کوئی حقیقت نہیں۔ اب اس کے علاوہ بہت سے لوگ اور بھی نمازیں پڑھتے ہیں، ایسا کہ جو ہے ایک جو ہے جو نمازیں چھوٹ جاتی ہے زندگی بھر کی ہے نا، اس کے لیے ایک نماز پڑھی جاتی ہے کہ بھائی وہ پوری زندگی بھر کے خزائے عمری بول کر کے پڑھ لیتے ہیں، یہ بھی ثابت نہیں۔ باقی نمازوں کے تعلق سے جو ضعیف اور موضوع روایت ہے وہ تو رکھ دیا، یہ نماز تو ثابت ہی نہیں کہ خزائے عمری بول کے کوئی نماز ہو، اور بہت سارے اعمال کرتے۔ اسی طرح جو ہے شب برات میں اب کیا کرنا چاہیے پھر، یا 15 شعبان کو، میں شب برات کیوں کہہ رہا ہوں پھر میں دوہرا رہا ہوں، اس لیے کہ لوگ اس کو اسی نام سے پہچانتے ہیں اس رات، پھر 15 شعبان کو کیا کرنا چاہیے؟ جب آپ کہہ رہے ہیں یہ سب غلط ہے پھر ہم کیا کریں؟ تو 15 شعبان کے لیے جو تیاری ہم کر سکتے ہیں وہ دو کام ہیں۔ کیا کرنا ہے؟ پہلا، اپنے ایمان کو مضبوط کرنا ہے، کیونکہ اس رات اللہ سارے ایمان والوں کو معاف کر دیتا ہے۔ دوسرا، اپنے دل سے کینہ کو نکال دینا، بس اتنا کام کرنا ہے۔ اس رات اگر کوئی عمل کرنا ہے تو وہ دو عمل ہیں، پہلا ایمان کو مضبوط کرنا ہے، اس لیے کہ اس رات کافروں کی مغفرت ان کو چھوڑ دیا جاتا ہے، ایمان والے بخش دیے جاتے ہیں، کینہ پروروں کا معاملہ چھوڑ دیا جاتا ہے، جب تک کہ توبہ نہ کرے ان کا معاملہ بھی حساب کتاب ہوتا نہیں، چونکہ اس مہینے میں انعام عمل اوپر لے جائے جاتے ہیں۔ سمجھ رہا ہے بات کو؟ ٹھیک، تو اس مہینے میں کیا کرنا ہے اگر آپ کو اور مجھے کرنا ہے، تو پہلا کام ایمان کو مضبوط کرنا ہے، شرک اور کفر بدعتوں سے پاک کرنا، اور دوسرا اگر دل میں کینہ ہو تو 15 شعبان سے پہلے اس کینے کو اپنے دل سے نکال دینا ہے۔ بس یہ دو کام مجھے اور آپ کو کرنا ہے۔ اس کے علاوہ کوئی عبادت 15 شعبان کو خاص ثابت نہیں ہے۔ اب کوئی سوال کر سکتا ہے کہ شب برات میں پھر عبادت کیوں نہیں کرنا چاہیے جبکہ اس رات کی فضیلت ثابت ہے؟ بھائی ہم عبادت کیوں نہ کریں؟ فضیلت تو ثابت ہے نا۔ ہاں، جب فضیلت ثابت ہے تو پھر عبادت بھی کریں گے، جیسا ہمارا معاملہ ہوتا ہے ہر بار کہ بس کسی چیز کی فضیلت معلوم ہوئی کہ بس شروع اس کے پیچھے کچھ نہ کچھ کرنا ہے نا، मक्का चले गए, फजीलत मालूम, खोद कर ला रहे हैं, तोड़ कर ला रहे, चिपका के ला रहे, घस कर ला रहे हैं। मदीना में साबित हुई कोई फजीलत, लौट रहे हैं, है ना, क्या क्या कर रहे हैं, चिपका रहे हैं, खा रहे हैं, पी रहे, फजीलत मालूम हुई कि हम लोगों को बस लगता फजीलत मतलब उसको कुछ तो भी खाना है, लौटना है, बाबरकत है, वो करते हैं। तो बहुत से लोग सवाल करते हैं फजीलत है तो क्यों नहीं इसको मनाया जाए, बहुत अच्छा सवाल है, जबकि अल्लाह के रसूल तो रात में इबादत करते थे ना, हमेशा करते, तो ये रात में भी करते होंगे। आप पूरे शाबान रोजे रखते तो 15 को रखते होंगे ना, हाँ शाबान में आप रोजे पूरे रखते 15 को भी रखते, फिर हम क्यों ना रखें। तो आइए सहाबा का मामूल देखना पड़ेगा, क्योंकि नबी तो पूरे साल नमाज पढ़ता रात की और शाबान में पूरे रोजे रखते, सहाबा क्या करते, किसी एक सहाबी से भी 15 को जागना और 15 का रोजा खास साबित नहीं है, किसी एक सहाबी से भी 15 की इबादत, 15 का रोजा, 15 को जागना, 15 के फजाइल में कुछ अमल करना साबित नहीं है। लिहाजा हम मोहताज है, चूंकि नबी तो हमेशा इबादत करते, किसी एक सहाबी से भी इस रात का जागना, इस रात का मनाना, इस रात में किसी भी किस्म की इबादत करना नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम से साबित नहीं, याद रखे। तो लिहाजा हम भी ये काम ना करें, याद रखें, ठीक। अब जो है दूसरी चीज़ जो बयान की जाती है इस रात के ताल्लुक से, वो ये है कि शाबान की 15वीं रात की जो है फैसलों की रात है, और ये रात कुरान से भी साबित है। जो नया शोशा निकला है, जब पता चला ये बिदत है तो एक नया शोशा छोड़े कि ये लैलतुल मुबारक का है। मेरा ये सवाल है, तुम इतने सदियों से इसको लैलतुल मुबारक का क्यों नहीं समझ रहे थे, आज ही तुमको ख्वाब आया लैलतुल मुबारक का है बोलकर। आप दलील क्या पेश की जा रही है, सुनिए। सूरह दुखान सूरह नंबर 44 आयत नंबर 3 और 4 पेश की जाती है, इन्ना अनज़लनाहु फी लैलतिल मुबारक इन्ना कुन्ना मुनज़रीन। देखो कुरान से साबित है शबे बरात, क्या दलील, हमने इस कुरान को नाजिल किया, इन्ना अनज़लनाहु फी लैलतिल मुबारक, एक मुबारक रात में, इन्ना कुन्ना मुनज़रीन, और इस रात हम बड़े बड़े फैसले का मुनज़रीन फरमा उतारा है, और बेशक फीहा युफ़रखु कुल्लु अम्रिन हकीम, और इस रात हम सारे बड़े फैसले करते हैं। अब ये आयत लाकर पेश की जाती है, अब मैं क्या कहूँ, इसका जवाब तो खुद कुरान ने दे दिया। ये रात जिस रात को मुबारक रात कहा गया है, ये रात कब आती है, अगर मैं किसी एक छोटे से कुरान के तालिबे इल्म से सवाल करूँ ना, वो दे देगा। हमारा मसला ये है, हम किसी एक अमल को पहले ईजाद कर लेते हैं, ईजाद करने के बाद कुरान हदीस की दलीलें उसमें फिट करते हैं। शरीयत का उसूल ये है कि कोई अमल पहले फजीलत साबित हो फिर किया जाए। हम अमल कर रहे हैं, शबे बारात मना रहे हैं, आप बारात मनाने के खिलाफ जब किताब सुन्नत के मानने वाले कह रहे हैं गलत है, तो दलीलों को लाके फिट कर रहे हैं, उसके अंदर फिट कर रहे हैं। इन अनज़लनाहु फी लैलतिल मुबारक, ओ कुरान की आयत आने के बाद तो बस मोमिन बंदा तो बस सर झुका ही लेता अपना, देखो कितनी अच्छी बात है, ये लोग बोलते बिदत है गलत है, देखो आलिम साहब ने साबित कर दिए ये रात मनाना, तो किससे साबित है, कुरान से साबित है, देखो कुरान की आयत है, इन अनज़लनाहु फी, और बड़ा बड़ा न्यूज़पेपर्स में आता है, इन अनज़लनाहु फी लैलतिल मुबारक इन्ना कुन्ना मुनज़रीन, पढ़ रहे लोग कि आज रात की क्या फजीलत है। मैं अगर एक छोटे से तालिब इल्म से सवाल करूँ, ये मुबारक रात जिसमें कुरान नाजिल हुआ, इस रात का नाम क्या है, कोई भी कहेगा इस रात का नाम है शबे कद्र, इसलिए कि अल्लाह ने सूरह कद्र सूरह नंबर 97 आयत में 1 में फरमाया, इन्ना अनज़लनाहु फी लैलतुल क़द्र, हमने इस कुरान को लैलतुल क़द्र में नाजिल किया। लैलतुल क़द्र कैसी होती है, लैलतुल क़द्र बाबरकत होती है, इन्ना अनज़लनाहु फी लैलतिल मुबारक, और ये लैलतुल क़द्र कब आती है, सूरह बकरा सूरह नंबर 2 आयत में 185, शहर रमज़ान अल्लज़ी उन्ज़िला फ़ीहिल क़ुरान हुदल लिन्नासि बय्यिनातिन मिनल हुदा वल फ़ुरक़ान। रमज़ान वो महीना था जिसमें कुरान का नुज़ूल हुआ इंसानियत की हिदायत के लिए, तो रमज़ान वो महीना था जिसमें क़द्र आती है, और वो रात कैसी है, बाबरकत रात है। अब जो कहे नहीं ये शाबान की 15 रात तो कहा गया इन्ना अनज़लनाहु फ़ी लैलतिल मुबारक, मेरा सवाल है तो क्या कुरान अल्लाह के रसूल पर दोबारा उतरा कि पहले 15 शाबान को जो कि आप भूल कर याद नहीं रखे, फिर आपको रमज़ान में क़द्र में उतरा जो कि आपको याद रहा। क्योंकि जो सीरत का वाक़ा मिलता है वो यही है कि अल्लाह के रसूल सम रमज़ान में थे, क़द्र की रात थी, जिब्रील आया कहा इक़्रा पढ़, इसका मतलब 15 शाबान का अल्लाह के रसूल नौज़ बिल्लाह छुपा दिया हमसे, 15 का तो बोले ही नहीं आपने, सीधा बोले कि मुझे रमज़ान में क़द्र की रात जिब्रील आए, और जिब्रील ने आकर जो है मुझसे कहा इक़्रा, और आपने कहा माना भी खारी, मुझे तो पढ़ना लिखना नहीं आता है, फिर आवाज़ ने कहा इक़्रा और मुझे दबा दिया, मैंने फिर कहा माना भी खारी, मैं तो पढ़ा लिखा नहीं हूँ, फिर उसने कहा इक़्रा, तो मैं समझ गया वो आवाज़ मुझे चाह रही कि दोहराओ, तो मैंने कहा इक़्रा बिस्मि रब्बिकल लज़ी खलक, पढ़ अपने रब के नाम से इसने पैदा की। तो अगर कोई ये कहता है कि ये फैसलों की रात है, ये मुबारक रात है, इसके बारे में कुरान की दलील है, तो ये बहुत बेबुनियाद दलील है। एक छोटा सा तालिब इल्म भी समझ जाएगा जो कुरान हदीस को जानता है, यकीनन ये वो रात नहीं है। फैसलों की रात कौन सी है, شب قدر, اس کا نام ہی دیکھیے قدر ہے, تقدیر, اسی سے لگا قدر. قدر کا مطلب پیمانہ, اندازہ, لیکن اللہ کا پیمانہ 100% سچ ہوتا اور صحیح ہوتا ہے, ٹھیک ہے. تو قدر کہا جا رہا ہے, تو فیصلے کب ہوتے ہیں؟ شب قدر میں. مبارک رات کون سی ہے؟ شب قدر. نام قدر ہے اور مہینہ کون سا ہے؟ رمضان ہے. تو لہٰذا جو لوگ اس آیت کو لا کر شب برات پہ یا 15 شعبان پہ فٹ کرتے ہیں, وہ درخت قرآن کے ساتھ جو ہے کھلواڑ کر رہے ہیں, اس کا مذاق اڑا رہے ہیں کہ پھر دو بار اترا, ایک بار مبارک تھا, دوسری بار قدر تھی, کیسی عجیب باتیں. یہ سمجھنے کی ہمیں سخت ضرورت ہے. اس کے بعد جو ہے جو بات بیان کی جاتی ہے اس رات کے تعلق سے, وہ یہ ہے کہ اس میں جو اللہ فیصلے لیتا ہے تقدیر کے, اس کی تفصیلات میں نے دے دی, تقدیر کے فیصلے اور مبارک رات وہ یہ نہیں ہے جو بیان کی جا رہی ہے, بلکہ وہ شب قدر ہے. دوسری ایک اور بات بیان کی جاتی کہ مردوں کی عید ہوتی ہے شب برات. 15 شعبان کو کیا ہوتا ہے؟ مردوں کی عید ہوتی ہے. اللہ سبحانہ تعالیٰ مردوں کو چھوڑتا ہے, پھر مردے دنیا میں آتے ہیں, دنیا میں آ کے رہتے ہیں, لہٰذا گھروں کو صاف کیا جاتا ہے, لوگ مغرب کے بعد نہاتے ہیں اور اچھے اچھے پکوان بناتے ہیں, مردوں کے نام سے فاتحہ دیتے ہیں, اور اس کو مردوں کی عید تصور کیا جاتا ہے, اور اس روز لوگ پھر قبرستان جاتے ہیں مردوں سے ملاقات کے لیے. دیکھیے دو الگ ہی عمل ہیں. مردوں کی عید ہے, پہلے مردوں کو چھوڑا جاتا ہے, پھر ملنے خبر میں قبرستان کیوں جا رہے ہیں؟ وہ تو آپ کے پاس آ رہے ہیں نا, پھر روح آزاد کی جاتی ہے بولے ایک رات کے لیے, تو ٹھیک ہے نا, پھر تو آپ خبر پہ کیوں جا رہے ہیں؟ جب اگر میں کہوں کہ ایک آدمی جیل میں, اسے آزاد کیا گیا ہے, چھٹی دی گئی, پرول پر چھوڑا گیا ہے, تو جیل میں جا کے کیوں مل رہے ہیں آپ پھر اس کو؟ آپ تو نکل گیا نا, وہ تو گھر آ رہا ہوں گا آپ کے ملنے کے لیے. جب عقل سے کوئی کام ہوتا ہے نا شریعت کے خلاف, تو ایسی سر جو ہے نا جیسا ایک لوہے کی دیوار پر سر مارنے جیسا معاملہ ہو جاتا ہے. بول رہے کہ مردوں کی عید ہے, مردے آتے ہیں, روحوں کو چھوٹ ملتی ہے, چھٹی دی جاتی ہے, تو میرا سوال ہے پھر قبرستان کیوں جاتے ہو؟ اچھا چھٹی دی تو خبر میں آ کے بڑھ جاتے ہیں کہ مردے, چھٹی لینے کے بعد تو وہ تو گھومیں گے پھریں گے نا ان کی روحیں. اور دلیل کیسی دی جاتی, دیکھیے اس رات اترتے ہیں روحیں, بولے دلیل کیا ہے؟ قرآن سے دلیل. ارے ماشاء قرآن آئے تو ہم تو پھر جھک جاتے ہیں. کیا ہے کہ ان جو ہے تنزل الملائکۃ والروح, اتنی آیت بس ٹکڑاتی ہے, اترتے ہیں اس رات روح اور فرشتے. میرے بھائی یہاں روح سے مراد مردوں کی اور بڑے بڈھوں کی روحیں نہیں ہیں, یہاں روح سے مراد جبرائیل علیہ السلام ہے. اس لیے کہ جبرائیل علیہ السلام کا ایک نام ہے روح, اور وہ نام ان کا اللہ رب العزت نے سورہ شعرا سورہ نمبر 26 کی آیت نمبر 196 سے آگے پڑھی, استعمال کیا ہے اور فرمایا نزل بہ روح الامین, اس قرآن کو لے کر آیا ایک امانت دار فرشتہ. اور جبرائیل علیہ السلام کا نام جبرائیل ہے, جبریل ہے, روح الامین ہے, اور روح بھی آپ کا نام ہے. تو اترتے ہیں اس رات جبرائیل امین اور ان کے ساتھ فرشتے, یہ معنی ہے اس کا. تو نہیں بولے بڈے جو ہے بڑے اور بوڑھوں کی روحیں اترتی ہے اور وہ آ کر ملتی ہے, لہٰذا لوگ جاگتے ہیں, کھانے بناتے ہیں, عبادتیں کرتے ہیں, میٹھے بناتے ہیں, پسند کے کھانے بناتے ہیں, اور پھر رات کے خاتمے پر قبرستان یا رات کے حصوں میں قبرستان جاتے ہیں, خبر والوں کے لیے دعا کرتے ہیں, اس پر پھول ڈالتے ہیں, اس پہ چادریں چڑھاتے ہیں, اس پہ کیا کرتے ہیں, یہ تمام چیزیں غلط ہیں. میں نے تو اس حد تک دیکھا کچھ لوگوں کا یہ ماننا ہے کہ آج 15 کی رات کو جو سال بھر میں مردے مرتے ہیں, بولے مرتے ہیں, ان کی روحوں کو 15 تاریخ کو داخلہ ملتا ہے, مطلب سب روحیں آتی ہے, پھر پرانی روحیں نئی روحوں کے ساتھ اوپر جاتی ہے. تو لوگ میں نے دیکھا ہے مٹی کے ہانڈوں کے اندر خبر کی مٹیاں ڈال کے لاتے ہیں اس کے اندر, اپنے گھروں کے اوپر ہنڈیوں کے اندر, اور اس رات جو اس سے فاتحہ درود پڑا جاتا ہے, اور پھر بلاتا ہے کہ اب مردہ جا کے پرانا مردہ جو مر گیا ہے بےچارا ایک سال کے اندر جو مرا ہے, اب جا کے پرانے مردوں میں اس کا بھی شامل ہو جائیں, مطلب اب وہ بھی پرانے مردوں میں, ایک سال تک اس کی روح 15 شعبان تک بھٹک رہی تھی, پھر اس کی خبر کی مٹی لا کے فاتحہ پڑی جاتی ہے, اور اب کہا جاتا ہے اب یہ جا کر پرانے مردوں کے ساتھ رہ سکتا ہے اور اس کی روح جاتی ہے. یہ سب مشرکانہ عقائد ہیں, ان سب کا اسلام سے میرے بھائیوں کچھ لینا دینا نہیں ہے. اور یہ رات کو جو ہے نہ اللہ فیصلے لیتا ہے, اس رات میں نہ مردوں کی عید نہ مردوں کی روحیں آتی ہے, نہ اس رات کے اندر کوئی فضیلت ثابت ہے سوائے اس مہینے میں روزوں کی فضیلت. اور 15 شعبان کو اللہ مومنوں کو معاف کر دیتا ہے, کافروں کو انتظار کرتا ہے, ڈھیل دیتا ہے, کینہ پرور لوگوں کو چھوڑ دیتا ہے حساب کو, تاکہ وہ کینہ کو دل سے نکال لے. تو اگر اس مہینے میں کچھ کرنا ہے شعبان کو آپ کو اور مجھے, کثرت سے روزے رکھنا ہے, کثرت سے روزے رکھنا ہے. دوسرا کام یہ کرنا ہے کہ 15 شعبان سے پہلے اپنے ایمان کو درست کرنا ہے اگر کرنا ہے تو, اور تیسرا کینہ اگر ہو دل میں نکال دے, چونکہ ان دو لوگوں کی مغفرت نہیں ہوتی. باقی تمام روایتیں جو رات کے تعلق سے, 15 کی رات کے تعلق سے, مغفرت کے تعلق سے, بنو کلب کی برکیوں بکریوں کے برابر اللہ نازل ہوتا ہے اس رات میں پہلے آسمان پہ, یہ تمام باتیں بے بنیاد ہے, چونکہ اس کے برعکس صحیح مسلم کی روایت بتاتی ہے کہ اللہ کے رسول نے بخی میں دعا کی, اس کے برعکس صحیح مسلم کی روایت بتاتی ہے اللہ روز ہر شام جو ہر رات جو ہے آسمان دنیا پہ نزول کرتا ہے اور آواز لگائی جاتی مغفرت کی. تو لہٰذا 15 شعبان خاص نہیں ہے, اس میں کوئی روزہ نہیں ہے. ایک اور روایت بیان کی جاتی ہے جو شخص 15 शाबान की रात रज्जगा करे, जागे, क़याम करे, सुबह रोज़ा रखे, उसके 120 साल के गुनाह माफ़ होते हैं। ये भी मौजू और मनगढ़ंत रिवायतें, इसकी कोई सनद, इसकी कोई हकीकत, इसकी कोई दलील याद रखे किताब व सुन्नत से नहीं मिलती। हमारा दीन, हमारा तरीक़ा ये है कि हम अल्लाह किताब के रसूल की सुन्नत को मानते हैं। अब लोग पूछते नहीं कर लिए तो क्या हुआ, कर लिए तो क्या हुआ। सहाबा की जमात को ज़रा अंदाज़ा लगाइए, गौर कीजिए, सहाबा किसी नेकी को नहीं छोड़ते थे, क्या छोड़ते थे? सहाबा किसी नेकी को नहीं छोड़ते थे। मैं आपसे सवाल करता हूँ, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम 23 साल दुनिया में रहे, 23 साल में ये बार 22 बार तो कम से कम आएंगी, आपने आपको मनाया क्या? सहाबा में से खुलफा राशिदीन 30 साल हयात रहे, उसके बाद आपकी हुकूमत रही, किसी ने हुक्म दिया कि कल शाबान है, 15 है, जागना है, सुबह रोज़ा रखना है? उसके बाद जो कि आप सुन की हदीस है कि आज 100 साल के बाद आज से हम में से कोई जिंदा नहीं रहेगा साल तक, मतलब 110 हिजरी में आखिरी सहाबी का इंतकाल हुआ, ठीक है, 110 हिजरी तक किसी ने ये रात मनाई है क्या? ये तकरीबन कौम बशी रात 5वीं सदी में 475 हिजरी के बाद मनाना शुरू हुई। सहाबा का एक भी असर मौजूद नहीं है जिसके अंदर पता चले कि सहाबा इस रात में किसी किस्म की इबादत करते थे। कुरान से तो दलील छोड़ी दीजिए, अगर आप कुरान की दलील बोलेंगे तो मजाक हो जाएंगे, हंसी आएंगे। हदीस में कोई दलील नहीं सिवाय इसके कि मौजूद रिवायतें आप ला रहे हैं, उसके बरक्स मैंने पूरी सही रिवायत रख दी, और इसके बरक्स किसी एक सहाबी से, किसी एक ताबईन से इस रात में खुसूसी इबादत, खुसूसी रोज़े, खुसूसी आमाल का तस्करा नहीं मिलता। तो मेरे भाइयों, मैं आपसे गुजारिश करूंगा, जो काम अल्लाह की किताब उसके रसूल की सुन्नत साबित नहीं है, अल्लाह के लिए उस काम को हम कभी ना करें, फ़ायदेमंद नहीं हो सकता सिवाय नुकसान के। इसलिए कि दीन क्या है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम बता चुके, आपने वार्निंग दे दी और कहा कि जो है दीन के अंदर नए कामों से बचते रहना, दीन में मुहदसात से, नए कामों से बचते रहना। इसलिए कि अकुल्लु मुहदसतिन बिदा, हर नया काम दीन बिदत है, अकुल्लु बिदतिन ज़लाला, और हर नया काम गुमराही, बिदत गुमराही की तरफ ले जाती है, व कुल्लु ज़लालतिन फिन्नार, और हर गुमराही जहन्नुम की तरफ इंसान को ले जाती है। तो हमें चाहिए कि हम अपने आप को किताब व सुन्नत का मुत्तबे रखें, जिस काम को अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम और सहाबा ने नहीं किया, कभी कोशिश ना करें कि वह काम करे, इसलिए कि वह सिवाय ज़लालत, सिवाय गुमराही के, सिवाय दलदल और सिवाय कीचड़ में ले जाने के, सिवाय आखिरत में जहन्नुम की आग में ले जाने के अलावा कुछ नहीं कर सकते। तो लिहाजा इस महीने की फजाइल में सिर्फ रोज़े रखना और 15 शाबान की फजाइल में उस रात अल्लाह लोगों की मगफरत करता है और कीना परवर लोगों को इंतज़ार करता है कि वो तौबा कर ले, बस यही इसके फजाइल है। इसके अलावा इस महीने की और भी अगर कोई फजीलत लोग बताए, हो सकता है दुनिया के कुछ इलाकों में मुख्तलिफ और भी रसूमात लोग करते होंगे, वो जो भी करते हैं, याद रखें इनमें से कुछ भी किताब और सुन्नत से साबित नहीं है। जो साबित है वो तीन बातें हैं, रोज़ा रखिए, रखना है तो जितने ज़्यादा हो सकते हैं, दूसरा 15 शाबान से पहले अपने ईमान को दुरुस्त कर लें, तीसरा कीना दिल में हो किसी बार निकाल दें, तो बस काफ़ी है। और यही इस महीने की फजीलत है, इसमें रोज़े रखना है, इसमें शाबान की 15 एक रात है जिसमें अल्लाह के रसूल ने फजीलत बताई। अल्लाह हर किसी को माफ़ करता सिवाय जो ईमान वाला ना हो और जिसके दिल में कीना हो। तो लिहाजा यही आमाले करने के, बाकी तमाम चीज़ें इसमें खुराफात है। और अगर हम नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम सच्ची मोहब्बत का दावा करते हैं, हम हकीकत में ये कहते हैं कि हम सहाबा के मुत्तबे, सहाबा के तरीक़े पे चलते हैं, हमें चाहिए कि जो काम उन्होंने किया सिर्फ वो करे, जिससे रोका उससे रुक जाए, और हरगिज़ ये ना कहें कर लिए तो क्या हुआ, ये सवाल शैतान की तरफ से, कर लिए तो क्या। और फिर इसके जब शैतान बहकाता है और ऐसी गुमराहियों की दलदल में ले जाता है कि जहाँ से वापस लौटना नामुमकिन हो जाता है। मैं अपनी बात को यहीं ख़त्म करूँगा।